सहकर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN. एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै. एउटा सिंगो जुनले पनि छाया हुन्छ धेरै. कति छाया आफ्नै दाया बाया हुन्छ धेरै. अधेरीमा छाडी जाने छाया झनै याद आउँछ. बहकिने मन न हो माया हुन्छ धेरै. बहकिने मन न हो माया हुन्छ धेरै. एउटा भिन्नै रेडियो कार्यक्रम बहकिने मन सामुदायिक सूचना नेटवर्क CIN मार्फत हरेक सोमबार राति 9:15 देशका विभिन्न सामुदायिक रेडियोहरूबाट एकैसाथ तिमी भन्दै थियौ मलाई छोडेर नजानु. तिमी भन्दै थियौ मलाई छोडेर नजानु. सँगै हिँडेका बाटाहरू मोडेर नजानु. तिमी भन्दै थियौ मलाई छोडेर नजानु. सँगै हिँडेका बाटाहरू मोडेर नजानु. सहर पुगेपछि मलाई भुल्ने हौ कि कतै. सहर पुगेपछि मलाई भुल्ने हौ कि कतै. तिमी भन्दै थियौ मलाई छोडेर नजानु. सँगै हिँडेका बाटाहरू मोडेर नजानु. सहर पुगेपछि मलाई भुल्ने हौ कि कतै. नयाँ मान्छे नयाँ नाता जोडेर नजानु. तिमी भन्दै थियौ मलाई छोडेर नजानु. सँगै हिँडेको बाटाहरू मोडेर नजानु. मन थाक्ने छ टाढा टाढा न जाऊ तिमी पर्खिएरै मन थाक्ने छ साथ सम्झेर आँखा भरे साथ सम्झेर आँखा भरे आँसु काटो पाछल के झर्ने छ टाढा टाढा जाओ तिमी पर्खिएरै मन थाक्ने छ. हो त्यो साँझ यसरी नै बिलौना गर्दै थियौ तिमी मेरो हातमाथि हात राखेर. हतार हतार जुठो लुट्याएर आएकी तिम्रो हातमा पनि गोबरको राग आउँदै थियो. सायद तिम्रो हातबाट आएकोले होला गोबरकै हरक पनि सुगन्धित लाग्दै थियो मलाई. काजी साउको परालको टौवा पछाडि त्यसरी बसिरहँदा अरूले चाल पाउलान् भनेर निकै सानो स्वरमा बोलिरहेकी थियौ तिमी. झन्डै झन्डै साउती मारे झैं. तर पनि तिम्रा आँखाहरू भने बेमतलब रोइरहेका थिए. तिनीहरूलाई कसैले देखलान् भन्ने त्रास थिएन, न त आँसु सकिएलान् कि भन्ने फिक्री नै थियो. बरु छटपटाइरहेका थिए ती आँखाहरू. भोलिदेखि मलाई देख्न नपाउने आतेस लाग्दो भयो नि. हो त्यति बेला वालवाली बगिरहेका थिए तिम्रा आँसुहरू. सानैदेखि सँगै मेलापात र घाँस दाउरा गरेर हुर्किएको तिमीलाई त्यसरी रोएको मैले त्यसअघि कहिले पनि देखेको थिइनँ. अटेर खाना जङ्गल जाँदा रुँटे कमिलाले डाबर नै हुने गरी टोक्दा पनि रोएकी थिएनौ तिमी, न त अमलाको रुखमा हानेको झटारुले ब्याङ्गे कमिलाको पोकोमा लागेर पोको नै जिउभरि खनिदा नै आँसु चुहाएकी थियौ. अनि कुसुम खोल्सामा गङ्गटा मार्न जाँदा गङ्गटाको ठुँडले बेसमरी औँलामा च्याप्दा पनि अत्तिएकी थिएनौ तिमी. बरु त्यो देखेर म चाहिँ चिच्याएको थिएँ क्यारे. यस्तै यस्तै घटनाक्रमहरूले गर्दा होला एउटी साहसिली केटी बनेर बसेकी थियौ तिमी मेरो हृदयमा. तर मैले गाउँ छोड्नु अघिको साँझ त्यही साहसिली केटी मैनबत्ती जस्तै पग्लिरहेको थियो मेरो अघिल्तिर. यतिका वर्षमा मैले पहिलोपल्ट त्यसरी रोएको देखेथे तिमीलाई. आखिर आँसु तिमीसँग पनि त रहेछ मसँग जस्तै. फरक यत्तिकै म तिम्रो अगाडि रुन्चे भइदिन सजिलो महसुस गर्थे, तर तिमी भित्र आगो पिएर पनि बाहिर हिमाल झैँ खडा भइदिन्थ्यौ. अनि तिम्रो त्यो बानी मलाई औति निको लाग्थ्यो. त्यो साँझ जतिसुकै प्रयत्न गर्दा पनि तिम्रो अनुहारको सदाबहार उज्यालो फेला पार्न कसै गरी पनि सकेको थिइनँ मैले। सायद त्यो उज्यालो कतै हराइसकेको थियो त्यति बेला। पूर्णिमाको चोखो जुनलाई राहुलले खर्लपन्नीले दिए झैँ कहिले नफर्किने मर्ताल खोला जसरी म टाढिँदैछु भन्ने सोच्दै थियो क्यारे तिमी। त्यति बेला तिम्रो मन तिमी शान्त थिएन, मानौ कतै कुनै बैगुनी साहुकोमा बन्दकी राखेकी थियौ तिमीले। पुसको बादल जस्तै खोक्रिएको मन लिएर सायद केही प्रश्नहरू सोध्न खोज्दै थियौ तिमी, तर नसोधेरै गुम्स्याइदियो मनभित्र। तैपनि मैले लख काटेको भने थिएँ, अब कहिले फर्किनेछौ तिमी भनेर सायद यही प्रश्न सोध्ने चाँजो पाँजो गर्दै थियौ तिमी। सायद हामी दुवैको मनभित्रको स्वाङ्गुरु क्षेत्रफलमा यही खालको प्रश्नवाचक भाव ऐजन ऐजन भएर सरेको थियो त्यति बेला। न तिमीले प्रश्न सोध्न नै सक्यौ न मसँग उत्तर नै थिए। हुनसक्छ त्यसैले पनि तिमीलाई पर्खिएर बस्नेछु म भनेर बाछा बाँधेकी थियो तिमीले। तिमीलाई हरेक पल सम्झिएर बस्छु भन्थ्यौ, कहिले आउँछौ तिमी भन्दै पर्खिएर बस्छु भन्थ्यौ। तिमीलाई हरेक पल सम्झिएर बस्छु भन्थ्यौ, कहिले आउँछौ तिमी भन्दै पर्खिएर बस्छु भन्थ्यौ। के पो हुन्छ परदेशमा नपो बाँचिन्न कि भन्दा जेसुकै होस् तिम्रै यादमा झस्किएर बस्छु भन्थ्यौ। तिमीलाई हरेक पल सम्झिएर बस्छु भन्थ्यौ, कहिले आउँछौ तिमी भन्दै पर्खिएर बस्छु भन्थ्यौ। तिमीले चुमेका यी हातहरू सुमसुमाए म बिउझिर हुला। कहीँ यादहरू दुखे भने सौ भइसकेछ तिमीले रुँदै मलाई बिदाई गरेको। म जिसमिसिमै घरबाट निस्किने भएकोले तिमी पनि सखारे पँधेरोमा आएर कुरी बसेकी थियो मलाई, अनि घरबाट दुनोमा लुकाएर ल्याएकी दही खुवाइदिँदै आँटेको ताकेको पुगोस सधैँ खुसी हुनु भनेकी थियो। त्यति बेला तिमीलाई गमलङ्ग अङ्गालो हालेर भनेको थिएँ मैले, पर्खेर बस्नु फर्केर आउनेछु। यो सुन्न साथ खै किन हो तिमी पटुकीले मुख छोपेर रुन थाल्यौ, अनि अरू पँधेर्नीहरू आएको हल्ला सुनेर तिमीलाई थुम्थुम्याउँदै म भने ओह्रालो झरे। आज त तिमीलाई पँधेरामा छोडेर आएको पनि वर्षौँ भइसकेछ। समय त तबेलाबाट फुत्किएको बौलाहा घोडा जस्तै रहेछ बाबै। दिन महिना र साललाई कुल्चिँदै बेतुडले दौडिरहने, हामी चाहेर पनि त्यसलाई लगाम लगाउन नसक्दा रहेछौँ। मसँग पनि त रहरहरू थिए, इच्छाहरू थिए, सपनाहरू थिए, तर आज ती सबै चाल्नुमा भरिएको पानी जस्तो चुहिएर छताछुल्ल पोखिँदै निक्रिएका छन्। चाहनाहरू सबै कपुर भएर उडे, मैले जतन साथ सम्हालेका सपनाहरू सबै मलाई नै पत्तो नदिकन अपरिचित भइसके मसँग। अचेल चिन्दैनन् तिनीहरू मलाई, त्यसो त मैले पनि सम्बन्ध नवीकरणमा खासै दिलचस्पी देखाएको छैन। म पनि तिमी जस्तै यादहरूको बैशाखी टेकेर अघि बढ्दैछु। हाम्रो गाउँले मनले अड्कल गरे जस्तो हुँदै नै रहेछ सहर। यहाँ त हरेक मान्छेका मनभित्र लगातार सपनाको साम्राज्य विस्तार भइराख्दो रहेछ। हरेक पाटोमा बिल्कुल भिन्दै छ यो सहर हाम्रो आफ्नै गाउँभन्दा। गाउँतिर तल्लो गाउँमा कोही नयाँ मान्छे बसाइ सरेर आयो भने ओल्लो गाउँसम्म हल्ला आइपुग्थ्यो, तर यहाँ त पल्लो कोठामा के भइरहेछ भन्ने पनि थाहा हुँदैन ओल्लो कोठाको मान्छेलाई। सायद त्यसरी पनि यो बिरानो सहरमा मन उध्रिँदैछ मेरो, बिस्तारै बिस्तारै पुरानो स्वेटर जस्तै। कहिलेकाहीँ विरक्त लागेको बेला पशुपतिको डाँडामा पुग्छु, अनि केही बेर स्वतन्त्र महसुस गर्दै आँखा चिम्लेर वर्णानुक्रम नमिलेका तिम्रा सम्झनाहरूलाई तास जस्तो फिड्दै बाँड्दै र फेरि सोहोर्दै गरिरहन्छु। तिम्रा सम्झनाहरूले मात्रै पनि एक्लोपनबाट बाहिर निकाल्छन् मलाई। तिमीलाई थाहा छ, यति बेला यो सहर न्यू इयर पार्टीमा मस्त झुमिरहेको छ, तर म भने तिमीसँग रोदी बसेको, घाटु नाचेको सबै सबै सम्झिँदै एकैछिन भए पनि तिमीलाई आफ्नो मनको बहस सुनाउन आइपुगेको छु। म स्वीकार छु, म दोषी छु तिम्रो नजरको कारण। यतिका वर्षसम्म हराएँ म तिमीबाट, सायद अलमलिएँ कि कतै। पर्खेर बस, फर्केर आउनेछौ भनेर बलियो आश्वासन छोडेर आएको थिएँ तिमीलाई। थाहा छैन तिमी अझै पनि त्यही आश्वासनको बर्को उडेर मेरो बाटो हेरिरहेकी छौ, या मलाई निष्ठुरी भन्दै सजाइसक्यो वर्की संसार। थाहा छैन, यदि त्यस्तो भइसकेको भए पनि मेरो केही गुनासो रहने छैन तिमीप्रति, अनि अझै पर्खिरहेकी छौ भने चाहिँ यति भन्छु, पुरानो बाचाहरू भुलेको छैन मैले, अवश्य आउनेछु एक दिन उही रूपमा फर्किएर। मलाई विश्वास पनि छ तिमी अझै पनि कुरिरहेकी छौ मलाई भन्ने। फूलहरू रोपेको थिएँ हेर्या छौ कि हेर्या छैनौ, फूलहरू रोपेको थिएँ हेर्या छौ कि हेर्या छैनौ, बाँस काटे जतनसँग बेर्या छौ कि बेर्या छैनौ, फूलहरू रोपेको थिएँ हेर्या छौ कि हेर्या छैनौ, बाँस काटे जतनसँग बेर्या छौ कि बेर्या छैनौ, चिसो लाग्ला शरीरमा ठेरियाउला सिरेटोले, ध्वनि बाल्न सालको मुडो लेरा छौ कि लेरा छैनौ, फूलहरू रोपेको थिएँ हेर्या छौ कि हेर्या छैनौ, बाँस काटे जतनसँग बेर्या छौ कि बेर्या छैनौ। तिमीले त्यसरी थाक्नु हुँदैन, एक दिन आउँछु तर अहिलै डाक्नु हुँदैन, बहकिँदा बहकिँदै रुन्छ होला मन पनि, आँसुदेखि डराएर भाग्नु हुँदैन। सिआइएनमा सोमबार बीबीसी पछि आउँछ, एकैछिनमा जान्छ तर सबको मनमा छाउँछ, हिजो भन्दा आज राम्रो, आज भन्दा भोलि, बहकिने मन हो यो, मन बहकाउँछ। खुसी थोरै, आँसु धेरै, पीर छ आज पनि, पारी उषा वारी महावीर छ आज पनि। तपाईले मोबाइलमा रेकर्ड गरेर राख्न योग्य सम्झिनु भएको एउटा भिन्दै रेडियो कार्यक्रम बहकिने मन। पुरानो वर्षलाई विदाई गरिरहनु भएका तपाईँ, नयाँ वर्षलाई स्वागत गर्न तयार रहनु भएको तपाईँ, अनि एकैछिन बहकिन चाहिरहनु भएको तपाईँ सबै सबैलाई नमस्कार। म महावीर विश्वकर्मा। मुटु कपाउने चिसोसँगै कतै ध्वनि तापिरहनु भएको तपाईँ, कतै सिरकभित्र गुटमुटी सक्नु भएको तपाईँ, सबैको मन बहकाउन आइपुगे सारथी उषा केसीसँगै। तपाईँ रुँदा रोइदिन्छु, हाँस्दा रमाउँछु, ढुक्क हुनुहोस्, आज पनि खुबै बहकाउँछु। C सीआईएन को स्टूडियो काठमाडौँबाट प्रसारण भइरहेको यो रेडियो कार्यक्रम बहकिने मन देशभरिका 58 वटा रेडियोबाट एकैचोटि आवाज मिसाउन हामी आइपुगेका छौँ र प्रेमसँग नजिक भएर गरिने यस्ता भलाकुसारीहरूले तपाईँलाई केही मात्रामा भए पनि जीवन बाँच्ने प्रेरणा दियोस् यही हाम्रो कामना रहने गर्छ। कार्यक्रममा हामी सुरुवातमा तपाईँ 0155 50 982 नम्बर डायल गरेर आइसक्नु भएपछि तपाईँका कुनै एउटा हामीले लिएर आएको विषयमा तपाईँको जवाब सुन्नेछौँ र त्यसपछि तपाईँको मुक्तक सुन्नेछौँ। नियमभित्र रहेका मुक्तक मात्र लिएर आउनुहोला 0155 50 982 नम्बर डायल गरेर, र हामी सधैँ प्रेमलाई नजिकबाट निहाल्ने प्रयत्नमा हुन्छौँ, त्यस्तै प्रयत्न स्वरूप आज एउटा यस्तो विषय उठान गर्न खोजिरहेका छौँ। योभन्दा केही अघिल्लो श्रृङ्खलामा भौगोलिक दूरीले प्रेममा कस्तो असर पार्छ भनेर सोधेका थियौँ हामीले, र तपाईँ धेरैले भौगोलिक दूरीले गर्दाखेरि प्रेममा केही मात्रामा भए पनि कमी आउन सक्छ, छुटिन सक्छ प्रेम भन्ने आशय व्यक्त गर्नुभएको थियो। त्यही आशयमा टेकेर आज अर्को प्रश्न तपाईँप्रति नै फर्काउँदैछौँ कि टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन चाहिँ के गर्नुपर्छ, भौगोलिक दूरीले टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ। यो प्रश्न आज तपाईँको लागि 0155 50 982 यो नम्बर डायल गरेर आउनुहोला। र गएको हप्ताको उत्कृष्ट साथीलाई सुरुवातमा लिएर आउनुपर्ने थियो, यो हप्ता पनि हामीले सकेनौँ, कारण प्युठान कि सिर्जना सेन उत्कृष्ट रहनु भएको थियो, उहाँलाई फोन सम्पर्क गऱ्यौँ, 3-4 दिनको प्रयासपछि उहाँको फोन अन भयो एकपटक, तर उहाँलाई कार्यक्रममा फोन गर्नेछौँ भनेर त्यति बेला भनेपछि नि त्यो पछि पनि उहाँको फोन अन हुन सकेन, अफ भयो, त्यसैले गर्दा यो कारणले गर्दा सिर्जना सेनजीलाई आज कार्यक्रममा सुरुवातमै फोन गर्न सकेनौँ, तर उहाँलाई बधाई छ कार्यक्रमको तर्फबाट। अब लाग्नेछौँ तपाईँलाई भकाउन कोही हुनुहुन्छ फोन सम्पर्कमा। हजुर नमस्कार। हजुर नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनमा। हजुर धेरै धेरै धन्यवाद दाई, आज म धेरै खुसी छु, निकै पछि फोन लागेको छ। अनि कहाँबाट को बोल्नु भयो? हजुर म शङ्खुवासभाबाट रोशन बिच। रोशनजी, अनि तपाईँलाई मेरो प्रश्न, भौगोलिक दूरीले टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ होला? भौगोलिक अब दूरीले टाढा रहँदा पनि मन त अब नजिकै हुन्छ होइन, अब हरेक पल हरेक क्षण अहिले त जस्तो जस्तै मिडियाहरू पनि छ र फोन पनि गर्न सकिन्छ र त्यस्तै त्यस्तै गर्न सकिन्छ होला भाइ, त्यसरी नै मनाउनु सम्पर्कमा रहिरहेर है। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। एउटा मान्छे यो मुटुमा छिर्छ घरिघरि, एउटा मान्छे यो मुटुमा छिर्छ घरिघरि, निस्किएर भागे पनि फिर्छ घरिघरि, हृदयका कुराहरू बुझेरै पो हो कि, हृदयका कुराहरू बुझेरै पो हो कि, मनबाटै मुटुको दाम तिर्छ घरिघरि, एउटा मान्छे यो मुटुमा फिर्छ छिर्छ घरिघरि, निस्किएर भागे पनि फिर्छ घरिघरि, छिरोस् मनभित्र एउटा मान्छे छिर्न दिनुहोस्, छिरोस् मनभित्र एउटा मान्छे छिर्न दिनुहोस्, आफ्नै मान्छे हो भने त घरिघरि फिर्न दिनुहोस्, छिरोस् मनभित्र एउटा मान्छे छिर्न दिनुहोस्, आफ्नै मान्छे हो भने त घरिघरि फिर्न दिनुहोस्, हिसाबको के कुरा भयो खाता सबै आफ्नो भएपछि, हिसाबको के कुरा भयो खाता सबै आफ्नो भएपछि, मनज्ञ छ उसले भने जति सबै तिर्न दिनुहोस्, छिरोस् एउटा मान्छे मनभित्र छिर्न दिनुहोस्, आफ्नै मान्छे हो भने त घरिघरि पिर्न दिनुहोस्। नमस्कार छुट्टिन्छौँ शङ्खुवा सभाबाट। रोशन आउनु भएको थियो, टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ, तपाईँ आउनुहोला। केही रेडियोहरूको नाम म यहाँनिर अगाडि सार्छु जुन रेडियोबाट तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। रेडियो जागरण रूपन्देही, रेडियो देवदह रूपन्देही, यसो गरी कपिल वस्तुमा रेडियो समानता, भैँस एफएम चितवनमा रेडियो अर्पण, रेडियो ध्रुवतारा र रेडियो नारायणी, नवलपरासीमा रेडियो परासी, रेडियो दाउन्ने, तनहुँमा रेडियो देवघाट र मेरो साथी एफएम, यसो गरी दमोली एफएम, सुर्खेतमा जागरण एफएम, रेडियो भेरी हरिनाडा, बुलबुल्ले एफएम, रेडियो सुर्खेत, बाँकेमा भेरी एफएम, रेडियो प्रतिबोध, रेडियो कोहलपुर, उदयपुरमा रेडियो त्रियुगा, रेडियो उदयपुर, यसैगरी रेडियो अमूर्त एफएम, दाङमा रेडियो देवखुरी, रेडियो सरयू गंगा, रेडियो नयाँ युग, प्रकृति एफएम र रेडियो हाम्रो पहुँच, दैलेखमा रेडियो ध्रुवतारा र रेडियो पञ्चकोशी, सल्यानमा रेडियो कपुरकोट र रेडियो शारदा एफएम, प्युठानमा रेडियो मान्डवी र रेडियो प्युठान, गोर्खामा रेडियो मनकामना, अर्घाखाँचीमा रेडियो देउराली र रेडियो अर्घाखाँची, मुस्ताङमा रेडियो मुस्ताङ, रुकुमा सानीभेरी एफएम, बैतडीमा सौगात एफएम, जाजरकोटमा रेडियो हाम्रो पाइला, खोटाङमा हलेसी एफएम, डोल्पामा रेडियो डोल्पा, दार्चुलामा नयाँ नेपाल एफएम, ओखलढुङ्गामा रमाइलो सामुदायिक रेडियो, मुगुमा रेडियो मुगु, नुवाकोटमा नुवाकोट एफएम, धादिङमा रेडियो राजमार्ग, मकवानपुरमा रेडियो मकवानपुर, पर्सामा रेडियो नारायणी र रेडियो तराई, रौतहटमा रेडियो नुन्थर र रेडियो गुञ्जन, सर्लाहीमा रेडियो एकता, रामेछापमा हजुरको रेडियो, सङ्खुवा सभामा खाँदबारी एफएम, बर्दियामा रेडियो बबई र यसै गरी आजबाट तपाईँ धरानमा रेडियो गणतन्त्रबाट पनि कार्यक्रम सुनिरहनु भएको छ र धेरै साथीहरूले हाम्रो ठाउँमा कार्यक्रम चाहियो भन्नुहुन्छ र मेरो तपाईँहरूलाई मनैदेखिको अनुरोध चाहिँ तपाईँको नजिक रहने सामुदायिक रेडियोसँग तपाईँले कार्यक्रम बहकिने मनको बारेमा कुरा गर्नुहोला। श्रोताले माग गर्नुभयो भने रेडियोहरूलाई पनि सजिलो हुन्छ कार्यक्रम प्रसारण गर्नको लागि। यो कार्यक्रम हामीलाई यस कारणले मन पर्यो त्यसैले तपाईँहरूले बजाइदिनु होला या प्रसारण गरिदिनु होला भनेर तपाईँहरूले भन्नुभयो भने त्यो चाहिँ सजिलो होला। मेरो तपाईँहरूलाई अनुरोध, कोही मित्र फोन सम्पर्कमा हुनुहुन्छ उहाँसँग कुरा गर्छु म। हजुर नमस्कार। नमस्कार महावीर दाई। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? म अहिले बर्दियाबाट अनुराग शेखर। ए अनुरागजी सन्चै छ? म सन्चै छु, ह्याप्पी न्यु इयर है हजुरलाई। तपाईँलाई पनि धेरै धेरै शुभकामना, तपाईँ सँगै सुनेर बसिरहनु हुने सबै तपाईँलाई पनि है, सबैलाई भनेको मैले। अनि तपाईँलाई मेरो प्रश्न, भौगोलिक दूरीले टाढा टाढा हुँदाखेरि प्राय सम्बन्धहरू अलिकति कमजोर हुने हुन् कि भन्ने एउटा त्रास भइरहँदा त्यो सम्बन्ध झनै बलियो बनाउनको लागि के गर्नु पर्ला? त्यो अब यस्तो हुन्छ, सकेसम्म अब एक अर्काको कन्ट्याक्टलाई कसरी नजिक बनाउन सकिन्छ होइन, त्यो कुरालाई हामीले ध्यान दियौँ र एक अर्काप्रति विश्वासको डोरीलाई अलि बलियो बनायो भने सायद त्यहाँनिर अलिकता हुन्छ। विश्वास चाहिँ राख्नु पर्यो, त्यो विश्वासको कमी हुन दिनु भएन सम्बन्धमा। एकदमै ल अनुराग, अब सुरु गर्नुहोस् तपाईँको मुक्त। सुरु गरौँ है? हुन्छ सुरु गरौँ। सबै सवालको जवाब हुँदैन, सबै सवालको जवाब हुँदैन, सबै मान्छे खराब हुँदैन, सबै सवालको जवाब हुँदैन। एउटा न नशा सबैमा हुन्छ, एउटा न एउटा नशा सबैमा हुन्छ, तर सबै नशा शराब हुँदैन, तर सबै नशा शराब हुँदैन, सबै सवालको जवाब हुँदैन, सबै मान्छे खराब हुँदैन। सकेसम्म सवालको जवाब भेटिनुपर्छ, सकेसम्म सवालको जवाब भेटिनुपर्छ, एउटै शब्द मात्रै भए नि लेखिनुपर्छ। सकेसम्म सवालको जवाब भेटिनुपर्छ, एउटै शब्द मात्रै भए नि लेखिनुपर्छ। कतिपय यादहरू हृदयमा दोहोरिरहन्छन्, कतिपय यादहरू हृदयमा दोहोरिरहन्छन्, नसासँगै त्यस्ता यादहरू मेटिनुपर्छ। सकेसम्म सवालको जवाब भेटिनुपर्छ, एउटा शब्द मात्रै भए नि लेखिनुपर्छ। नमस्कार अनुराग, छुटिन्छौँ। म आज तपाईँलाई सोधिरहेको छु, भौगोलिक दूरीले टाढा रहँदाखेरि सम्बन्ध झनै मजबुत बनाउन, झनै बलियो बनाउन, झनै प्रगाढ बनाउन के गर्नुपर्छ भनेर 01-55-50-982 नम्बर डायल गरेर आउन सक्नुहुन्छ। केही अनुभव सुनाउँछु म तपाईँलाई। मैले सानै छँदा एउटा उपन्यास पढेको थिएँ, त्यसको कभर च्यातिएकोले पनि त्यो कुन उपन्यास थियो भनेर त थाहा पाइनँ मैले, तर मैले पहिलो पटक पढेको उपन्यास त्यही थियो सायद। आज पनि त्यो उपन्यासका केही घटनाक्रमहरू उसै गरी ताजै छन् मेरो मानसपटलमा। त्यसमा एकै गाउँका सन्ते र गौरीबीचको प्रेमको कथा थियो। गरिबीकै कारण मुगलान पसेको सन्तेको पर्खाइमा आँसु खसालेर पर्खिबस्ने गौरीको पीडा थियो। पछाडिको केही पानाहरू च्यातिएकोले अन्तमा उनीहरूको भेट भयो कि भएन भन्ने त जान्न पाइनँ मैले, तर त्यो उपन्यास अझै पनि एउटा बिम्ब जस्तै बनेर अल्झिएको छ मेरो स्मृतिमा। सायद 5-6 कक्षा पढ्दै गरेको एउटा सानो केटोलाई प्रेम भन्ने शब्दप्रति श्रद्धा भाव जगाउन त्यसै उपन्यासले उकुसाएको थियो क्यारे। त्यसैले त गाउँका दाई दिदीहरूको चिठी ओहोर दोहोर गरिदिन पाउँदा खुबै आनन्दित महसुस गर्थेँ म। त्यो उपन्यासमा सन्ते र गौरीले एक आपसमा गर्ने प्रेमको श्यामस्वेत छाप यसरी बसेछ कि म भित्र आज पनि प्रेमलाई केन्द्रबिन्दु बनाइएको कुनै उपन्यास पढ्न सुरु गर्नु अघि उनीहरूलाई सम्झिन्छु म, ती सन्ते र गौरीलाई। उनीहरूको भेट भयो कि भएन होला भन्ने प्रश्नमा घोत्लिन्छु केही बेर। पाश्चात्य संस्कृतिको बढ्दो प्रभाव परिरहेको हाम्रो समाजमा अब त सन्ते र गौरी जस्ता एक अर्काप्रति इमान्दारपूर्वक समर्पित भएर बस्ने प्रेम जोडीहरूको खडेरिने परेको हो कि भन्ने भान भइरहेछ मलाई। हिजो आज प्रेमका विकृत रूपहरू उदाङ्गिँदैछन् क्रमशः। कथित प्रेमले सिधै शरीरको उपभोगसँग जोडिएर परिभाषित हुन खोज्दैछ। पहिले त आफूले मन पराएको मान्छेले अर्कैलाई मन पराएको थाहा पाएपछि आफ्नो माया मनभित्रै लुकाएर भए पनि उनीहरूको बाटोबाट हटिदिन्थे प्रेम गर्नेहरू, तर अचेल त उसले अर्कैसँग प्रेम गरेको थाहा पाए पनि किपर बिनाको गोल पोस्टमा पनि के गोल हान्न तम्सिनु, किपर भएकै पोस्टमा पो गोल हान्न सक्नुपर्छ त भन्दै अगाडि बढ्ने गर्छन् केही व्यक्तिहरू, केही प्रकृतिहरू। त्यसैले पनि यही सिलसिलामा टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ भन्ने विषयमा म तपाईँसँग बुझ्न खोज्दैछु। कोही हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर महावीरजी नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्नु हुँदैछ? मेरो घर चाहिँ प्युठानको सुजा ठाटीमा पर्छ है, अहिले म दाङको लबाईदेखि रिता खड्का। रिताजी दाङबाट? हजुर दाङको लबाईदेखि। अनि रिताजी तपाईँलाई मेरो प्रश्न, भौगोलिक दूरीले टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ? भौगोलिक दूरीले सम्बन्धलाई नजिक गराउनको लागि एक अर्काले एकदमै सम्बन्ध त विश्वासलाई बलियो गराउन पऱ्यो नि, अन्धविश्वास हुनु भएन तेरमा। हजुर विश्वास र अनि कन्ट्याक्ट पनि हुनु पऱ्यो, त्यस्तै एउटाले अर्कालाई विश्वास चाहिँ दिलाउन सक्नुपर्छ भन्छु। त्यो विश्वासको कमी भएन भने चाहिँ सम्बन्ध दिगो रूपमा रहन्छ। हजुर हजुर एकदमै। तर कतिपय अवस्थामा हामीले पछिल्लो पटक देख्ने गरेका केही प्रेमका उदाहरणहरू हेर्ने हो भने चाहिँ के पनि भइदिँदो रहेछ भने रिताजी, मन बसेको मान्छे या आफ्नो मान्छे कतै टाढा हुँदाखेरि त्यो बिचमा कोही अर्को मान्छे गैर आफ्नो मान्छे आफूसँग नजिकियो भने क्रमशः क्रमशः त्यही मान्छेसँग पनि प्रेम गर्न थाल्दो रहेछ क्या मान्छे चाहिँ। यस्ता किसिमका उदाहरणहरू पनि देखिरहेका छौँ। आफूले पहिलाको मान्छेलाई विश्वास गर्न नसकेर अरू मान्छेतिर विश्वास लगाउँछ भने उसको कमजोरी हो। पक्कै पनि यो कमजोरीमा सम्हाल्न सक्नुपर्छ, नत्र त्यति पनि सम्हाल्न नसकिने मान्छेले के प्रेम गर्नु है। हजुर हजुर एकदम। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। हजुर एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै, एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, अँधेरीमा छोडी जाने छाया कुनै याद आउँछ, अँधेरीमा छोडी जाने छाया कुनै याद आउँछ, मेरो पनि मन नहो माया हुन्छ धेरै, जिन्दगीको गोरेटोमा सानो खाडल खनेको थिएँ, जिन्दगीको गोरेटोमा सानो खाडल खनेको थिएँ, बगिरहने मनको खोला दिलभित्र थुनेको थिएँ, पल पल आँखाभरि तिम्रो तस्विर सताउँदै, पल पल आँखाभरि तिम्रो तस्विर सजाउँदै, तिम्रो माया पाउने आशमा पृथ्वीको फुल उनीको थिएँ। मेरै मुक्तक आज मलाई भन्नुभयो रिताजी, मेरै मुक्तक आज मलाई भन्नुभयो, एउटा जुन पनि पटक पटक गर्नुभयो। मेरै मुक्तक आज तपाईँले मलाई भन्नुभयो, एउटा जुन पनि पटक पटक गर्नुभयो, तपाईँलाई बहकाउन त्यसो भनेको थिएँ मैले, तपाईँलाई बहकाउन त्यसो भनेको थिएँ मैले, यस्तो लाग्यो सिकारीको नै आज सिकार गर्नुभयो। मेरै मुक्तक आज तपाईँले मलाई भन्नुभयो। नमस्कार छुट्टिन्छु। प्युठानबाट दाङमा रहनुहुँदै थियो प्युठानकी रिताजी आउनुभएको थियो। एउटा सिङ्गो जुनले पनि छाया हुन्छ धेरै, कति छाया आफ्नै दायाँ बायाँ हुन्छ धेरै, यो चाहिँ बहकिने मन कार्यक्रममा हामीले सुरुमै भन्ने मुक्त गए। त्यसैले यतैको यतै चाहिँ नफर्काइदिनु होला, तपाईँका सिर्जनाहरू चाहिँ हामीलाई चाहिएको छ। हामी कामना गर्छौँ कि मैले धेरै पछिल्ला क्रममा पाएका फिडब्याकहरूमा तपाईँको कार्यक्रम सुनेर मैले मुक्तक लेख्न सिक्दैछु, म मुक्तक लेख्न थाल्दैछु भन्ने धेरै किसिमका सुझावहरू, धेरै किसिमका उत्साहजनक कुराहरू हामीलाई आइरहेका छन्। त्यसैले जे जान्नुहुन्छ तपाईँ लेख्नुहोस्, कार्यक्रम सुनिरहनुहोस्, मैले भन्ने मुक्त कार्यक्रममा आउनुहोस्, आउने साथीहरूले भन्ने यस्ता यस्ता मुक्तकहरूले गर्दा नै तपाईँ लेख्न सिक्नुहुन्छ। त्यसैले आफ्नै सिर्जना होस् तपाईँको, त्यो चाहिँ हाम्रो कामना। कोही मित्र हुनुहुन्छ फोन सम्पर्कमा? हजुर नमस्कार। हजुर नमस्ते। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? घोराईबाट आउनुभयो, तपाईँको आवाज सुन्नु अलिक गाह्रो भइरहेछ, एकचोटि फेरि भन्नुहोस् न। उमेश चन्द दाई। ए उमेशजी, सन्चै छ उमेशजी? एकदम ठिकै छु। अब हतार गरेर मैले तपाईँलाई सोध्छु, टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ? त्यही हो, अलि धेरै विश्वास गर्नुपर्छ, सधैँ जसो नजिक ल्याउनलाई होइन, अलिकति त्यो सम्बन्ध ल्याउनलाई सम्पर्कमा राख्नुपर्छ भनौँ न, होइन सम्पर्कमा राख्नुपर्छ। निकै महत्त्वपूर्ण कुरा तपाईँले उठाउनु भयो। कतिपय अवस्थामा के भइदिँदो रहेछ भने सम्पर्क टुट्दिनाले गर्दाखेरि पनि मन चाहिँ अन्त्य अन्त्य भकिन थाल्दो रहेछ है। हजुर, अब सकेसम्म होइन, अब सकिँदैन भने त त्यो छुट्टै कुरा भयो, सकेसम्म त सम्पर्कमा ल्याउनु ठिक हुन्छ जस्तो लाग्छ। सम्पर्कमा नरहँदाखेरि चाहिँ के गर्ने म एकछिनपछि भन्छु, त्यो कुरा भन्ने तयारीमै छु म। अब सुरु गर्नुहोस् तपाईँको मुक्त। हजुर, कति लुकाए आजसम्म तिमीलाई केही भन्ने रहर भो, कति लुकाए आजसम्म तिमीलाई केही भन्ने रहर भो, लुकाई राख्या तिम्रा हृदयका बात सुन्ने रहर भो, कति लुकाए आजसम्म तिमीलाई केही भन्ने रहर भो, लुकाई राख्या हृदयका तिम्रा बात सुन्ने रहर भो, विश्वास धेरै गरेको छु तिमीलाई मैले अचेल, विश्वास धेरै गरेको छु तिमीलाई मैले अचेल, तिमी वर्षा रहेछौ मलाई बादल बन्ने रहर भो, कति लुकाए आजसम्म तिमीलाई केही भन्ने रहर भो। जे सोच्नु भएको छ त्यो रहर पुरा होस्, जे सोच्नु भएको छ त्यो रहर पुरा होस्, सँगै मिली सजाउने सहर पुरा होस्, जे सोच्नु भएको छ त्यो रहर पुरा होस्, सँगै मिली सजाउने सहर पुरा होस्, एउटा छुट्टै संसार होस् यस्तै सोच्नु भएको होला, एउटा छुट्टै संसार होस् यस्तै सोच्नु भएको होला, दुबैजना अटाउने घर पुरा होस्, जे सोच्नु भएको छ त्यो रहर पुरा होस्। नमस्कार उमेशजी। टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ, यही सोधिरहेको छु म तपाईँलाई। विभिन्न विकृतिहरू देखिँदैछ पछिल्लो समयका अधिकांश प्रेममा, जसले गर्दा प्रेमको जोखिम त चुलिँदैछ, जटिलता थपिँदैछ अनि चुनौतीहरू बढिरहेछन्। तिनै चुनौतीहरू मध्येको एक हो भौगोलिक दूरीले टाढा भएपछि आपसी प्रेम पनि क्रमिक रूपमा स्वतः नाश हुने प्रबल सम्भावना। भन्नलाई जति टाढा उति माया गाढा भने पनि हिजोआज वास्तविकता यसो भइरहेको छैन, अरू नै केही भइरहेको छ। मैले यसअघि पनि भनेको थिएँ, हिजोआजको अधिकांश प्रेमहरू मोबाइलको ब्लुटुथ जस्तै भइरहेका छन्। नजिक छौँजेल ठिकै, अलि पर पुगेपछि कनेक्सन छुटिने। एकजना दार्शनिकले भनेका छन्, प्रेम अनुभव हो स्पर्श होइन। तर अहिलेको पुस्तालाई हामी यो सिकाउन अथवा बुझाउन सकिरहेका छैनौँ। त्यसो त कलेज बङ्क गरेर डेटिङमा रमाउन पल्केको यो पुस्ता प्रेम अनुभव मात्रै हो स्पर्श होइन भनेर स्वीकार्न तयार पनि छैन। बरु यस्तो कुरा पढाउन खोज्नेलाई 16 शताब्दीको संज्ञा दिँदै एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार भन्दै सीमाहरू कुल्चिएर अघि बढ्दैछ। यही अवस्थामा कसरी जोगाउनुपर्छ टाढा हुँदा प्रेम, जियो कोही मित्र हुनुहुन्छ म उहाँलाई सोध्छु। नमस्कार हजुर। नमस्कार, कहाँबाट को बोल्नु हुँदैछ? म सुर्खेतबाट किरण प्रकाश विशे भन्ने मान्छे बोल्दैछु। किरणजी सुर्खेतबाट हजुर, अनि कार्यक्रम बहकिने मन कस्तो लाग्छ तपाईँलाई? एकदमै राम्रो लाग्छ दाइ, यसको किन राम्रो लाग्छ के भनौँ, यसको अपुरो जस्तो लाग्छ। किन राम्रो लाग्छ तपाईँलाई? अब यसको कारणै छैन दाइ, यो एकदम बोलेर बोल्न सकिने र भन्न सकिने, यो दुई चारवटा व्यञ्जनहरू र भवेलहरू मिलाएर भन्न सकिने जस्तै छैन दाइ। कति कुरा नभनेर नै मिठा हुन्छ भने जस्तै कतिपय कुराहरूका कारण नै हुँदैनन् होला है। त्यही हो दाइ। ल सुरु गर्नुहोस्, तपाईँलाई मैले सोध्ने प्रश्नको जवाफ दिन। सम्बन्ध टाढा हुँदा, भौगोलिक दूरले टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउने के गर्नुपर्छ? अहिलेको तत्कालीन परिस्थितिमा हेर्दा हामीले प्रयोगमा आएको यो वैज्ञानिक दुनियाँमा फेसबुक छ, म्यासेज छ, मोबाइल छ, यिनीहरूको प्रयोग पनि गर्नुपर्छ एउटा कुरा। अर्को कुरा, सबसे बडा दिल दिलसे बडा कुछ नै भन्छन्। त्यो कारणले गर्दाखेरि यदि मन छ आफ्नो भने, मस्तिष्क आफ्नो छ भने, मान्छे आफ्नो छ भने, पक्कै पनि यो दूरीले, भौगोलिक दूरीले टाढा गराए पनि एक दिन आफ्नो हुन्छ। त्यसलाई सम्झिराख्नुपर्छ, त्यति हतारिन हुँदैन, भइहाल्छ। अब सुरु गर्नुहोस् तपाईँको मुक्तक। उदास लाग्दो जिन्दगीमा घात पाएर रोएँ, उदास लाग्दो जिन्दगीमा घात पाएर रोएँ, बोक्न अप्ठ्यारो जवानीको मात पाएर रोएँ, आफ्नैले पराई सम्झी छाडेपछि मलाई, आफ्नैले पराई सम्झी छाडेपछि मलाई, जुनको आसमा अधेरी रात पाएर रोएँ, बोक्न अप्ठ्यारो जवानीको मात पाएर रोएँ। त्यसरी एक्लै कहिले उदास नहुनुहोस्, त्यसरी एक्लै कहिले उदास नहुनुहोस्, भोलिको सपना देख्नुहोस् निराश नहुनुहोस्, त्यसरी एक्लै कहिले उदास नहुनुहोस्, भोलिको सपना देख्नुहोस् निराश नहुनुहोस्, तपाईँ मात्रै हो र यहाँ त्यस्तो व्यथा भोग्ने, तपाईँ मात्रै हो र यहाँ त्यस्तो व्यथा भोग्ने, परिस्थितिको कहिले पनि दास नहुनुहोस्, त्यसो गरी तपाईँ कहिले उदास नहुनुहोस्। छोडिन्छ मै किरणजी, सायद गइसक्नु भएको होला। टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ, 01-55-50-982 यो नम्बर डायल गरेर आउनुहोला। समयले मान्छेलाई यति विधि गतिशील बनाइदिएछ कि अचेल मन पनि क्रमशः फेरिन थालेछन्। अब त हिजो कक्षा 9 रबिन्सको परिभाषा अनुसार अर्थशास्त्र भनेको त्यस्तो विज्ञान हो जसले वैकल्पिक प्रयोग हुन सक्ने साधन र साध्यहरूको बीचको सम्बन्धको रूपमा मानवीय व्यवहारको अध्ययन गर्दछ भनेर पढ्दा निकै गाह्रो भएको थियो यो बुझ्नलाई। कहाँको साधन, कहाँको साध्य अनि केको मानवीय व्यवहार यस्तै लागिरहेको थियो। अझ त्यसै गरी मान्छेको मन बुझ्न निकै गाह्रो भइरहेको छ। दिनभरि घामसँग प्रेम गर्ने मान्छे साँझ परेपछि जुनसँग पनि प्रेम गर्न पल्किँदो रहेछ। कति सहजै बडो अचम्मको छ मान्छेको मन। भौगोलिक दूरीले मान्छेको मन परिवर्तन गराउन पनि सक्छ। हो, त्यति बेला सम्हालिन सक्नुपर्छ। गाह्रो होला तर सक्नुपर्छ जसरी पनि, नत्र त बिलाएर जान्छ प्रेम, हराएर जान्छ अनि टाढा कतै भर्र उडेर जान्छ कहिले नफर्किने गरी। र तपाईँको त्यो प्रेम त्यसरी उडेर नजाओस् यो हाम्रो कामना, र नजानको लागि के गर्ने त अरू साथीहरूसँग पनि राय बुझाउन त कोही हुनुहुन्छ। हजुर नमस्कार। नमस्कार। नमस्कार हजुर, कहाँबाट को बोल्दै हुनुहुन्छ? प्युठानदेखि भाबुक जी। भाबुक जी प्युठान, आज धेरै साथीहरू प्युठानबाट आइरहनु भएको छ है? हजुर, प्युठानका धेरै साथीहरूको फोन लागिरहेको छ आज। अनि भावुकजी तपाईँलाई मेरो प्रश्न हो, भौगोलिक दूरीले टाढा हुँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ? त्यही हो, अब एकअर्कालाई एकअर्कामाथि अब विश्वास गर्नु पर्यो, त्यसपछि अब कन्ट्याक्टमा चाहिँ रहिरहनु पर्यो, विश्वास गर्नु पर्यो र सम्पर्कमा रहिरहनु पर्यो। हुन्छ, तपाईँको यो विचारलाई पनि धेरै साथीहरूले सिरोधारे गर्नुहोला। अब तपाईँ चाहिँ आफ्नो मुक्तक सुरु गर्नुहोस्। ल, मायामा धोका भरिसक कसैले न पाउनु हजुर, मायामा धोका भरिसक कसैले न पाउनु हजुर, कसैले नि वन साइडेड लभ न लाउनु हजुर, कसैले नि वन साइडेड लभ न लाउनु हजुर, दोहोरो लभ चल्दा चल्दै, दोहोरो लभ चल्दा चल्दै यदि बिछोड भयो भने त्यही पललाई सम्झी सम्झी बिछोडका गीत गाउनु हजुर, त्यही पललाई सम्झी सम्झी बिछोडका गीत गाउनु हजुर, यति नै। तर पनि धोका यहाँ पाइरहेका छन्, तर पनि धोका यहाँ पाइरहेका छन्, धेरै विश्वास गरी घात खाइरहेका छन्, तर पनि धोका यहाँ पाइरहेका छन्, धेरै विश्वास गरी घात खाइरहेका छन्, यति हुँदा हुँदै पनि मान्छे किन नबुझेर, यति हुँदा हुँदै पनि मान्छे किन नबुझेर एकतर्फी माया गर्न धाइरहेका छन्, तर पनि धोका यहाँ पाइरहेका छन्। नमस्कार है, छुट्टिन्छौँ। भावुकजी गइसक्नु भएछ क्यारी, म तपाईँलाई सोधिरहेको छु आज चाहिँ भौगोलिक दूरीले टाढा रहँदा सम्बन्ध झनै बलियो बनाउन के गर्नुपर्छ भनेर। प्रेमले मान्छेलाई जस्तोसुकै परिस्थितिसँग पनि जुझ्न सक्ने शक्ति दिन्छ। हो, त्यही शक्तिको प्रयोग गरेर भए पनि बाध्यताले भौगोलिक दूरीले टाढा पुगेको मान्छेप्रति समर्पित भइरहन सक्नुपर्छ। लामो समय एक्लै हुँदा आफूसँग नजिकिने कोही अरू पनि ऊ जस्तै लाग्न सक्छ। उसको हिँडाई, बोलाई, हँसाई अनि अरू पनि थुप्रै कुराहरू आफ्नो मान्छेको जस्तो लाग्न पनि सक्छ। यस्ता लक्षणहरूको अनुभव हुन थालेपछि त्यो मान्छेको नजिक हुने क्रमलाई रोक्न सक्नुपर्छ हामीले। बरु आफ्नो मान्छेसँग निरन्तर सम्पर्कमा रहने, भोलिको भविष्यको योजनाहरू बनाउने गर्नुपर्छ। अनि एक्लै हुँदा पनि या सम्पर्कमा रहन सकिएन भने पनि मिठा मिठा सपनाहरू देख्ने गर्ने, सँगै सानो तर सुन्दर संसार बसाएको सपना देख्ने। हिन्दीमा एउटा कथन छ, सपना ओ नही होती जो तुम्हारे निदो में आती है, सपना तो ओ होती है जिसने तुम्हारे निन्द हराम करती है। अर्थात त्यस्तो सपना देख्नुहोस् निदाउँदाको सपना होइन, तपाईँ जागा रहँदाको सपना हो। त्यस्तो सपना देख्नुहोस् जसले गर्दा तपाईँलाई निदाउन पनि मन नलागोस्, हराउन सकियोस् त्यही सपनाभित्र। आफ्नो मान्छेको राम्रा कुराहरू सम्झिनुहोस्, उसले माया गरेका कुराहरू, उसले साथ दिएका कुराहरू। मेरो तस्विर हेरेर बस्नुहोस्, मन भकाउनुहोस् एक्लै एक्लै, जे बहकिन मन लाग्छ तपाईँलाई, जे आउँछ मनभित्र ऊ सामु सुनाउन नसके पनि कोर्नुहोस् कागजका पन्नाहरूमा, अक्षरहरूमा प्रस्ट्याउनुहोस् मनका कुराहरू, तपाईँलाई बहकिन सजिलो हुन्छ, तपाईँको प्रेम अझ नजिक हुन सक्ला। यति भयो भने चाहिँ है सबै कुरा नरहन सक्ला, तर यो कुरा पनि आवश्यक होला, त्यसैले मात्र भनेको। कार्यक्रमको अन्तमा छौँ र त्यसैले अब म यतिखेर एउटा पत्र लिन्छु। धेरै अघि प्राप्त भएको यो पत्र हो, युक्त प्रसाद श्रेष्ठ अश्रु मालिकको कोहलपुर बजार 3 पिपल बोट बाँकेबाट उहाँले पठाउनु भएको थियो। तपाईँले सञ्चालन गर्नुभएको कार्यक्रम बहकिने मन निकै रोचक छ, मैले यस कार्यक्रम सुन्न लागेको केही श्रृङ्खला मात्रै भयो भन्नुभएको थियो निकै अघि, जब प्रथम श्रृङ्खला सुने अनि सोमबार बीबीसी कति बेला सकिन्छ जस्तो लाग्न थाले। हुन त श्रोताले कार्यक्रम मन पराउनुमा कार्यक्रम प्रस्तुताको शैलीले निकै प्रभाव पार्छ, त्यो शैली तपाईँमा भएकोले एकपल्ट कार्यक्रम सुनेपछि छुटाउन सायदै कसैलाई मन लाग्दैन, यस्तो लेख्नु भएको थियो। अनि उहाँले एउटा मुक्तक पनि लेख्नु भएको छ। आगो लागेपछि धुवाँ उड्दो रहेछ, प्रेम गरेपछि बिछोड हुँदो रहेछ, मिलन र बिछोडको संगममा जीवनको रथ अगाडि बढ्दो रहेछ भनेर। धन्यवाद युक्त प्रसाद श्रेष्ठ अश्रु मालीजीलाई, कोहलपुर बजार 3 पिपल बोर्डका हुनुहुन्थ्यो, उहाँलाई धन्यवाद दिन चाहौँ। र यो हप्ता साथका मुक्तकमा सहभागिता जनाउनुहुने सबै सबै साथीहरूलाई धन्यवाद। मैले कतिपय साथीहरूले, एकजना साथीले दुईवटा मुक्तक पठाउनु भएको पनि देखेको छु। तपाईँले त्यसो गर्नुभयो भने तपाईँको राम्रो मुक्तक भइरहँदाखेरि पनि हामीले तपाईँलाई त्यो प्रतिस्पर्धामा सहभागी गराउँदैनौँ है। मैले त्यहाँ स्टाटसमै लेखेको हुन्छु, www.facebook.com/bahakinemankoma तपाईँले यो हप्ताको लागि मुक्तक पठाउनुहोला भन्दा एकजनाले एउटा मात्र मुक्तक पठाउनुहोला भनेर। त्यसैले यो चाहिँ एकदमै अपरिहार्य नियम हो, यो नियमलाई मानिदिनुहोला। सबै सबैलाई धन्यवाद र बधाई। देखभार दुई तनहु कि मित्र कृष्ण सापकोटालाई हाल अमरापुरी 4 16 नम्बर नवलपरासीमा रहनु भएको रहेछ। उहाँको मुक्तक म अब अगाडि सार्छु। कसले हो खै तिम्रो मन ढुङ्गा बनाइदियो, कसले हो खै तिम्रो मन ढुङ्गा बनाइदियो, तौलविहीन फुलको त्यो ढुङ्गा बनाइदियो। कसले हो खै तिम्रो मन ढुङ्गा बनाइदियो, तौलविहीन फुलको त्यो ढुङ्गा बनाइदियो, किन किन अर्कै भाष आज भोलि बानी तिम्रो, एउटा खुट्टा दुईतिरको ढुङ्गा बनाइदियो। कसले हो खै तिम्रो मन ढुङ्गा बनाइदियो, तौलविहीन फुलको त्यो ढुङ्गा बनाइदियो। बधाई छ कृष्ण सापकोटा देवको देवघाट दुई तनहुँ हाल अमरापुरी 4 16 नम्बर नवलपरासीका मित्रलाई। उहाँको मुक्तक साताको मुक्तकमा मैले लिएँ र तपाईँ धेरै ब्लगहरूमा पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। भोलि मैले सबै ब्लगहरूको नामै देखेर लिन भएन, समय एकदम कम रहेको कारणले। त्यसै गरी केही पत्रिकाहरूमा पनि बहकिने मनको अंश पाउन सक्नुहुन्छ। तपाईँलाई पत्र पठाउने ठेगाना चाहिँ म भन्दैछु, पत्रको लागि कार्यक्रम बहकिने मन, सामुदायिक सूचना नेटवर्क, सिआइएन, पोस्टबक्स नम्बर 19324, काठमाडौँ नेपाल, यो ठेगानामा पठाउनु र कार्यक्रममा अझै धेरै नजिकिनको लागि www.facebook.com/bahakinemann पेज भनी तपाईँले लाइक गर्न सक्नुहुन्छ। यदि भन्दै यदि जेल कार्यक्रम सुनेर बस्नुहुने तपाईँलाई धन्यवाद। नयाँ वर्षको चहल पहल लागेको होला तपाईँलाई, त यो चिसो छ रात पनि, र यदि जेल फोन धेरै ट्राई गरेर पनि तपाईँको लागेन, तपाईँप्रति अर्को हप्ताहरूमा फोन लागोस् यही कामना म गर्न चाहेँ। कार्यक्रममा आउनुहुने तपाईँलाई धन्यवाद। सुनेर साथ दिनुहुने सबै सबैलाई आभार व्यक्त गर्छु। प्रविधिबाट मलाई साथ दिनुहुने उषा केसीप्रति कृतज्ञता व्यक्त गर्छु, र सँगै रहनुभयो यतिन्जेल ईश्वर भट्टजी, उहाँप्रति पनि धन्यवाद व्यक्त गर्दै। कार्यक्रम बहकिने मनको आजको श्रृङ्खलामा तपाईँलाई सोधेको प्रश्न, टाढा हुँदा सम्बन्ध झनै प्रगाढ बनाउन के गर्नुपर्छ भन्ने प्रश्नको जवाफ राख्दै महावीर विश्वकर्मा पनि ओझेल पर्छु। मान्छे टाढा भए पनि मन टाढा नहोस्, मान्छे टाढा भए पनि मन टाढा नहोस्, नयाँ मान्छे खोज्दै मन कहिले छाडा नहोस्। मान्छे टाढा भए पनि मन टाढा नहोस्, नयाँ मान्छे खोज्दै मन कहिले छाडा नहोस्। मिठा मिठा सपना देख्नु भोलिसँगै जीवन बाँच्ने, नजिकिने अरूसँग माया गाढा नहोस्। मान्छे टाढा भए पनि मन टाढा नहोस्, नयाँ मान्छे खोज्दै मन कहिले छाडा नहोस्। हवस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।